अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम एक्सन कट। पलभरमै खुसी यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र नोभेम्बर रेनबाट र यो गीत सँगसँगै सम्पूर्ण 104.5 मेगाहर्ज सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक स्वागत छ। कार्यक्रमको नाम हो एक्सन कट र कार्यक्रम एक्सन कटको साथमा साथ दिनको लागि आज पनि हामी उपस्थित भइसकेका छौँ। सुन्दै गर्नुभएको आवाज उसागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np बाट यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ र प्रोग्राम एक्सन कटभित्र गएर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन्, चलचित्रकर्मीसँगको रमाइलो कुराकानी र कर्णप्रिय गीत सङ्गीतबाट तपाईँलाई भरपूर मनोरञ्जन दिँदै आइराखेका छौँ कार्यक्रम एक्सन कटमा। र कार्यक्रम एक्सन कटको सुरुवातमै यहाँले गीत सुनिरहनु भएको छ नोभेम्बर रेन, र अब नोभेम्बर रेन वैशाख 12 गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो र चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। आर्यन सिग्देल, नम्रता श्रेष्ठ लगायतका कलाकारको केन्द्रीय भूमिका हामीले चलचित्र नोभेम्बर रेनमा पाउनेछौँ र सुभाष गिरी निर्मित चलचित्रका प्रस्तुतकर्ता हुन् नायक आर्यन सिग्देल। र अब कुराकानीतर्फ हामी लाग्नुपर्ने हुन्छ नोभेम्बर रेनका निर्देशक दिनेश राउत टेलिफोन लाइनमा हुनुहुन्छ। दिनेशजी ओके, चलचित्र नोभेम्बर रेन वैशाख 12 गतिबाट प्रदर्शनमा आउँदैछ र यसअघि चैत्र 14 गतिबाट प्रदर्शनमा आउने कुराकानी थियो तर विविध कारणबाट यो डेट चेन्ज भइसकेको छ र अबलाई यो चलचित्र वैशाख 12 गतेबाट प्रदर्शनमा आउने फाइनल भइसकेको छ र त्यही अनुसार प्रचार प्रसारमा जुटेको छ चलचित्र नोभेम्बर रेनको युनिट। र अब दिनेश राउतले यसभन्दा अगाडि आई एम सोरी नामक सिनेमा बजारमा ल्याइसकेका छन् र अब दिनेश राउतको पनि एउटा आशा लाग्दो चलचित्र हो नोभेम्बर रेन। त्यस्तै आर्यन सिग्देलको आशा लाग्दो चलचित्र, नम्रता श्रेष्ठको आशा लाग्दो चलचित्र रहेको छ नोभेम्बर रेन र अब सिनेमाले के कस्तो व्यापार गर्ने हो त्यो पनि हेर्न बाँकी छ र सिनेमाको प्रचार प्रसारमा सिनेमाको युनिट यतिखेर चाहिँ लागि परेको छ र अब चलचित्र नोभेम्बर रेन हेर्नको लागि धेरै दर्शक पनि आतुर भएका छन्। एउटा गजबको सिनेमा बनेको छ भनेर भनिराखेका छन्। अब सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ र नोभेम्बर रेनमा नम्रताको कामलाई पनि मन पराउने कुरा पनि गर्दै आइराखेका छन् निर्देशक दिनेश राउतले र दिनेश राउतसँग हामीले चाहिँ कुराकानी गर्ने प्रयास गरिराखेका छौँ र नोभेम्बर रेन सँगसँगै अर्को चलचित्र कबड्डी नामक अर्को चलचित्र पनि प्रदर्शनमा आउँदैछ र कबड्डीको कुराकानी गर्ने हो भने निश्चल बस्नेतले चलचित्र कबड्डीलाई चाहिँ निर्माण गरेका हुन्। दयाङ राई, निश्चल बस्नेत लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ। कबड्डीको बारे हामी एकछिनपछि कुराकानी गर्नेछौँ र यो बिचमा म कुराकानी गर्छु माया गर ल। माया गर लको कुराकानी गर्ने हो भने वैशाख 19 गतिबाट चलचित्र माया गर ल प्रदर्शनमा आउने भएको छ र चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन्। नोभेम्बर रेन का निर्देशक दिनेश राव त्यतिखेर टेलिफोन लाइनमा हुनुहुन्छ, हामी कुराकानी गर्न लागेका छौँ। दिनेशजी हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा। धन्यवाद रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई मेरो नव वर्षको धेरै धेरै शुभकामना। अलिकति ढिलाइ भयो भने र तपाईँलाई र तपाईँको टिमलाई पनि हाम्रो तर्फबाट 2071 सालको शुभकामना छ। र यो 2071 सालको शुभकामना सँगसँगै तपाईँको सिनेमाको कुराकानी गरौँ। नोभेम्बर रेन वैशाख 12 गतिबाट प्रदर्शनमा आउँदैछ, अहिलेसम्म कतिवटा हल पाउनुभयो? लगभग 40 50 हलको लगभग फिक्स भइसकेको छ अब अहिलेसम्मको लागि। अब हेरौँ 2-4 दिनमा त्यो हलहरू बढ्ने क्रम जारी छ। हजुर, कसरी यहाँले चाहिँ रिलिज गर्दै हुन्छ डिसिजन क्युब, कसरी कि दुइटैबाट रिलिज गर्दै हुन्छ? हजुर हजुर, डिसिजन क्युब दुइटैबाट, दुइटै सर्भरबाट चाहिँ रिलिज हुँदैछ। हजुर, सिनेमा कस्तो बनेको छ र सिनेमाबाट तपाईँ कतिको आशावादी हुनुहुन्छ? अब सिनेमा कस्तो परेको छ भन्दाखेरि भर्खरै मात्रै चाहिँ एउटा हामीले पाँचथरको फिदिम भन्ने ठाउँमा चाहिँ सो गरेका थियौँ, च्यारिटी सो गरेको थियौँ। त्यहाँको दर्शकहरूसँग बसेर हेर्दा दर्शकहरूले अत्यन्तै रुचाउनु भएको छ, त्यो हिसाबले सिनेमा राम्रो परेको चाहिँ मलाई अनुभव भएको छ। पर्सनल्ली मैले अघिल्लो सिनेमा आइएम सिरिज जुन बनाएको थिएँ त्यो हिसाबमा मलाई पर्सनल्ली चाहिँ धेरै गुणामाथि चाहिँ राम्रो मलाई चाहिँ पर्सनली मन परेको छ। अब हेरौँ दर्शकको माझमा पुगिसकेपछि चलचित्रलाई कसरी लिनु हुन्छ। भनेपछि च्यारिटी सो गर्नुभएको छ यहाँले र त्यो च्यारिटी सोबाट चाहिँ सञ्चारकर्मी अन्य दर्शक र सबैले चाहिँ राम्रो प्रतिक्रिया दिनुभएको छ। अब दिनेश रावत योभन्दा अगाडि आइएम सरी बनाइसकेको छ, आइएम सरी पनि मेकिङको हिसाबले चाहिँ एउटा उत्कृष्ट चलचित्र मान्नुपर्छ होइन? अब व्यापार जे जस्तो भए पनि मेकिङको हिसाबले होइन, स्टोरीको हिसाबले र कलाकारको हिसाबले, प्राविधिकको हिसाबले र सबै एङ्गलबाट सिनेमा राम्रो बनेको छ है। अब नोभेम्बर रेन पनि त्योभन्दा नै राम्रो बनाउने प्रयास त गर्नुभएको छ नि है? त्यही नै प्रयास थियो मेरो जुन अघिल्लो सिनेमा हेर्नुभएको दर्शकहरूले र चाहिँ समीक्षकहरूले गर्नुभएको कमेन्ट, जुन कमी कमजोरी थियो, केही कमी कमजोरी थियो, त्यही कमी कमजोरीलाई सुधार्दै ती अघिल्लो सिनेमामा देखिएका कमी कमजोरीलाई चाहिँ एज अ नोभेम्बर रेनमा चाहिँ मैले त्यो कुरालाई चाहिँ ध्यानमा राखेर चलचित्र बनाएको छु। अहिले सिनेमा हेर्दाखेरि अगाडि आएका कमेन्टहरू सायद यो सिनेमामा आउँदैन कि भन्ने चाहिँ छ मलाई। हजुर, अब यो नोभेम्बर रेन चाहिँ स्टोरी कस्तो खाले स्टोरीलाई चाहिँ सिनेमाको पर्दामा उठाउन खोज्नु भएको छ? दर्शक अलिकति भनौँ न के होला कस्तो होला, यो के यो टाइटल नोभेम्बर रेन भनेको छ के होला कस्तो होला भन्ने चाहिँ कौतूहलता बढिराखेको छ। हो, त्यही नै हो अब मुख्य विषयवस्तु भनेको नोभेम्बर महिना अर्थात् अब यो नोभेम्बर रेन, नोभेम्बर महिना भनेको चाहिँ कार्तिक मङ्सिरमा पर्छ, त्यो महिनामा चाहिँ खास गरी पानी पर्दैन होइन, र सिनेमाको कथावस्तुभित्र पानी पर्ने गर्छ र त्यो पानीले कस्तो किसिमको चाहिँ सिनेमाभित्र उतार चढाव ल्याउँछ, पात्रहरू बिच कस्तो किसिमको सिचुएसन क्रिएट गर्छ भन्ने कुरा नै मूलभूत विषय हो। त्यही नै हो एउटा रोमान्टिक लभ स्टोरी, रोमान्सले भरिएको, इमोसनलले भरेको चाहिँ सिनेमा हो चलचित्र नोभेम्बर रेन। र नोभेम्बर रेनभित्र चलचित्रको कथावस्तुको मा रहेको पात्रहरूको पानीसँगको एउटा सम्बन्ध छ, त्यो सम्बन्धको कुरा छ, पानीसँगको मान्छेको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराहरू पनि चलचित्र नोभेम्बर रेन हेरिसकेपछि थाहा हुन्छ। अब चलचित्र नोभेम्बर रेन सबैको आशा लाग्दो चलचित्र, सबैले आशा गरेको चलचित्र, निर्देशक दिनेश रावतले आशा गरेको, प्रस्तुतकर्ता आर्यन सिग्देल, नायक आर्यन सिग्देलले आशा गरेको चलचित्र, निर्माता सुभाष गिरीले आशा गरेको चलचित्र, नायिका नम्रता श्रेष्ठले आशा गरेको चलचित्र र दर्शकले पनि आशा गरेको चलचित्र नोभेम्बर रेनले निराशा त गर्दैन नि है? मेरो कामना पनि त्यही छ, मेरो प्रार्थना पनि त्यही छ कि जुन अहिले इन्डस्ट्रीभित्र पनि एउटा चाहिँ आश गरेको चलचित्रको रूपमा लिएको छ, त्यसै गरी अब एज अ कलाकारको रूपमा आर्यन सिग्देल एज अ मेकरको रूपमा पहिलो सिनेमा प्रतिको पनि एउटा आश त छँदैछ। म दर्शकको माझमा पुगिसकेपछि दर्शककै हातमा रहन्छ होइन, तर अहिलेसम्म हेर्दाखेरि चाहिँ र जति पनि दर्शकहरूको माझमा बसेर सिनेमा हेर्दाखेरि त्यो आशलाई चाहिँ निराशामा चाहिँ परिणत भएको छैन। 12 गते रिलिज हुँदैछ, 12 गते पछि दर्शक को त्यो आश खोइ अब निराशमा बद्लिन्छ कि बद्लिँदैन, आश गर्छु प्रार्थना गर्छु कि त्यो निराश हुन नपरोस् दर्शकहरूको माझमा त्यो चरित्र पुगिसकेपछि। अब सिनेमाको लगानी मोटामोटी तपाईँलाई याद छ? सिनेमाको लगानी अब नर्मली एउटा सिनेमा बनाउनको लागि जति खर्च हुन्छ त्यो बजेट चाहिँ खर्च भएको छ होइन, अब जस्तै अहिले बजारमा जुन किसिमको हल्ला आएको छ अलिकति हाई बजेटको सिनेमा भनेर त्यतिसम्म त पुगेको छैन। एउटा हुन्छ नि एउटा सिनेमा बनाउन नेपालमा बसेर सिनेमा एउटा नेपाली फिल्म बनाउन जति लाग्ने हो त्यतिमै बनेको सिनेमा हो। ओके, अब वैशाख 12 गते सिनेमा प्रदर्शनमा आउँदैछ र सिनेमाले राम्रो व्यापार गरोस्, अन्तिममा के भन्न चाहनुहुन्छ? अब त्यही नै हो, अब यो रिलिज अब अबको 6 दिनपछि हुँदैछ वैशाख 12 गते, के अरे दर्शकहरू हलमा गएर सिनेमा हेरिदिनु होला, नेपाली चलचित्रलाई माया गरिदिनु होला, अलिकति केही चाहिँ राम्रो सङ्केतहरू देखिएको छ। नयाँ वर्षको यो 2071 सालको सुरुवातको चलचित्र हो नोभेम्बर रेन, यो 71 साललाई चाहिँ चलचित्र उद्योगलाई चाहिँ टेवा पुर्याउनको लागि चाहिँ दर्शकहरूले नोभेम्बर रेन हेरिदिनु भयो भने सुरुवातको जुन उत्साहले वर्षभरि नै चलचित्र उद्योगलाई राम्रो गर्नेछ। त्यस कारणले गर्दाखेरि चाहिँ वैशाख 12 गते कृपया चलचित्र हेरेर कमेन्ट गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। ओके, अब 2071 सालको सुरुवात सँगसँगै आएका दुई चलचित्रले राम्रो व्यापार गरिराखेका छन् र चितौना पनि दुई चलचित्रले अत्याधिक राम्रो व्यापार गरेको अवस्था छ र अब त्यसपछि रिलिज हुने तपाईँको चलचित्र नोभेम्बर रेनले पनि राम्रो व्यापार गरोस्, स्पेसली चितौना पनि राम्रो व्यापार गरेर सफल रहोस् नोभेम्बर रेन, र शुभकामना सँगसँगै छुट्यौँ, नमस्कार। हुन्छ, धन्यवाद। ओके, यदि मैले कुराकानी गरिराखेको थिएँ दिनेश राउत, चलचित्र नोभेम्बर रेनका निर्देशक दिनेश राउत र अब कबड्डीको म कुराकानी गर्छु र कबड्डीको कुराकानी गर्ने हो भने कबड्डीलाई राम बाबु गुरुङले निर्देशन गरेका हुन् र अब कबड्डीका निर्माता हुन् निश्चल बस्नेत र निर्माता निश्चल बस्नेतले यसभन्दा अगाडि ब्लक बस्टर फिल्म लोडको निर्देशन गरिसकेका छन् र अब अहिले आएर उनी कबड्डी नामक सिनेमामा यस निर्माताको हिसाबले उनले निर्देशन गर्नुपर्ने चलचित्र र धेरैलाई लाग्न सक्छ किन निर्माण गरे होला, निर्देशन नगरेर किन निर्माण गरे होला भन्ने कौतूहल त पक्कै पनि आम दर्शकमा नभएको होइन र अब रामबाबु गुरुङको स्क्रिप्ट, रामबाबु गुरुङको कथा वस्तु भएको कारणले गर्दा चाहिँ उनले निर्देशन गरेको कुरा गरिराखेका छन्, जिम्मा चाहिँ रामबाबु गुरुङलाई दिएको कुराकानी गरे र दयाङ राई, राजन खतिवडा, निश्चल बस्नेत, त्यस गरी रिश्मा गुरुङ लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ कबड्डीमा र आधा सुर ब्यान्डको सङ्गीत रहेको छ र कुमार महर्जनको द्वन्द रहेको छ कबड्डीमा र कबड्डी फिल्म पनि प्रदर्शनमा आउँदैछ वैशाख 19 गतेबाट र अब कबड्डीको बारेमा पनि हामीले कुराकानी गर्ने प्रयास गरिराखेका छौँ निश्चल बस्नेतसँग र अब कबड्डीले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी नै छ। हामी एकछिन गीततर्फ लाग्छौँ र गीतपछि फेरि पनि आउनेछौँ। ओके, वैशाख 12 गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र नोभेम्बर रेनको गीत यहाँले सुनिरहनु भएको छ र हामीले कुराकानी पनि गरिसकेका छौँ र अब कबड्डीका निर्माता निश्चल बस्नेतसँग हामीले कुराकानी गर्ने प्रयास गरिराखेका छौँ र निश्चल बस्नेतले कबड्डीमा एज अ कलाकार को काम पनि गरेका छन्, कलाकार स्वरूप काम गरिरहेका छन्। हुन त यसभन्दा अगाडि फिटकिरी नामक सिनेमामा उनले एज अ कलाकारको हिसाबले काम गरिसकेका छन् र अब कबड्डी उनको प्रदर्शनमा आउँदैछ वैशाख 12 गतेबाट। यो सिनेमालाई के कस्तो गर्ने हो हेर्न बाँकी छ र टेलिफोन लाइनमा निश्चल बस्नेत। निश्चलजी ओके कुराकानी गर्ने प्रयास हामी गरिराखेका छौँ। निश्चलजी हेलो, हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा। र अब कबड्डी चलचित्रको कुराकानीमा हामी यतिखेर रहेका छौँ। वैशाख 12 गतेबाट कबड्डी प्रदर्शनमा आउँदैछ, अहिलेसम्म कतिवटा हल पाउनुभयो यहाँले? हलहरूको एक्ज्याक्ट फिगर मलाई अझै पनि थाहा भएको छैन होइन। यो हाम्रो अब म चाहिँ यो फिल्मको रेडी गर्ने चक्करमा यताउता कुद्दाखेरि चाहिँ त्यो चाहिँ हाम्रो नरेन्द्र दाईलाई बाहिरको र यताभित्र भ्यालीभित्रको प्रचण्डलाई सोध्दा थाहा हुन्थ्यो। हजुर हजुर, मैले लगभग अस्तिसम्मको कुरा अनुसार चाहिँ 50-55 भन्दा माथि हुन्छ भन्ने कुरा भएको थियो। हजुर ओके, 50-55 हल चाहिँ भनौँ न पाउने सम्भावना तीव्र छ कबड्डीले है। हजुर, अब कबड्डी कस्तो खाले चलचित्र हो कसरी बुझाउनुहुन्छ दर्शकलाई? यो फिल्म हेर्दा रमाइलो हुन्छ होइन, टाइम पास हुन्छ र त्यस्तो धेरै हार्डकोर के पनि छ जस्तो लाग्दैन मलाई फिल्ममा। र रमाइलोको लागि भनेर इन्टरटेनमेन्टको लागि बनाएको चिज हो। अनि ट्रेलर त्यो त ट्रेलर हेरेरै थाहा हुन्छ कि कस्तो खालको फिल्म रहेछ भन्ने कुराहरू होइन। अनि एउटा ट्रेलर नहेर्नु भएकोहरूले चाहिँ एक्चुली ट्रेलर हेरिदिनु भयो भने चाहिँ यो फिल्म कस्तो हो भन्ने कुरा अझ बेसिकली आइडिया हुन्छ। मैले अब फिल्म राम्रो छ यस्तो छ उस्तो छ भन्नुभन्दा पनि दर्शकहरूलाई त्यो ट्रेलर हेरिसके पछाडि चाहिँ के फिल हुन्छ, यो हेर्नु लाग्छ कि लाग्दैन भन्ने कुरोहरूको अब अन्य निर्माता निर्देशकले गीतबाट गीत राम्रो बनाएर दर्शकलाई हलसम्म तान्नुहुन्थ्यो है। अब अहिले तपाईँले रामबाबुजीले एज अ कबड्डीको टिमले प्रोमो उत्कृष्ट बनाएर दर्शकलाई चाहिँ हलसम्म तान्ने प्रयास गरिराखेको छ होइन, र कबड्डीको प्रोमोले दर्शकको मन छोएको छ, स्पेसली प्रोमोभित्र रहेको जुन संवाद हुन्छ नि त्यो संवादले दर्शकको मन छोएको छ होइन। यो त्यही दर्शक आकर्षक गर्ने हिसाबले चाहिँ सिनेमाको प्रोमोभित्र रहेको संवादलाई चाहिँ यस्तो बनाउनु भयो, संवाद उत्कृष्ट बनाउनु भयो। हजुर, यो जुन ट्रेलर हेरेर त्यस्तो केही सम्झिने लायकको चिज ट्रेलरमा भएन भने चाहिँ अभियसली त्यो फिल्म हेर्नलाई चाहिँ रुचि एकदम कम भएर जान्छ। मेरो आफ्नो यो पर्सनल मान्यता हो होइन, त्यो फिल्मको बारे बुझ्नलाई फिल्मको बारे जानकारी पाउनलाई चाहिँ त्यो फिल्म त्यो ट्रेलर जुन फिल्मको बारे ट्रेलर दिन्छ नि त्यसबाट चाहिँ अलिकति भए पनि केही न केही चिज याद हुनु पऱ्यो मान्छेलाई, रमाइलो चिज होस् या जस्तो फिल्म होस् त्यो अनुसार केही चिज याद भयो भने चाहिँ दिमागमा बसिरहन्छ र त्यस पछाडि चाहिँ त्यसको फिल्म प्रतिको फिडब्याक अर्को हुन जान्छ। अब के कुरो एउटा ट्रेलर हेऱ्यो अनि केही पनि नै याद भएन, यसको ट्रेलर हेरिस भन्दा हेरेर त हेरेँ तर के थियो त्यसमा भन्ने जस्तो भयो भने चाहिँ त्यो इफेक्टिभ नै ट्रेलर हो जस्तो लाग्दैन, त्यसले राम्रो फिडब्याक पनि पाउँछ जस्तो लाग्दैन। खास हामी त्यो भएको भएर चाहिँ फिल्म जस्तो छ त्यस्तै खालको ट्रेलर चाहिँ निकालौँ होइन, यो यस्तो यस्तो खालको फिल्म हो यो रमाइलो रमाइलो छ यसमा होइन भन्ने हिसाबले चाहिँ त्यो फोकस गरेर चाहिँ हामीले ट्रेलर बनाएको थियौँ। गीतमा फिल्ममा एउटा मात्रै गीत छ, अब त्यति धेरै गीतबाट हामीले पब्लिसिटी गर्ने कुरा पनि आएन, त्यही भएर प्रोमो हेरिसके पछाडि चाहिँ अब दयाङ राई राजन खतिवडा निश्चल बस्ने तपाईँ पनि सिनेमामा कलाकार स्वरूप काम गर्नु भएको छ है, अब अन्य कलाकारको काम कस्तो छ र तपाईँ नै भनौँ न एज अ कलाकारको हिसाबले चाहिँ सिनेमामा काम गर्नुको कारण के मान्ने? कलाकारको हिसाब हेर्दाखेरि चाहिँ सबैले आफ्नो लेभलमा त राम्रै काम गर्नुभएको जस्तो लाग्छ मलाई, आफै आफूलाई हेर्दाखेरि चाहिँ ओहो यो मै हो भनेर लाज लाग्छ आउँदै पनि, किन आफूले आफूलाई हेर्न पनि सक्दिनँ, आफ्नो आवाज सुनेर पनि अलिक गाह्रो नै भइरहेको छ मलाई, अब धेरै एक्टिङको एक्सपिरियन्स नभएर पनि होला सायद, तर अरूहरू सबैले चाहिँ राम्रो काम गर्नुभएको छ होइन एज एन एक्टरहरू चाहिँ म आफैले चाहिँ मैले चाहिँ ठिकठाक काम गरेको छु कि भन्ने चाहिँ लागिरहेको छ। अब त्यो चाहिँ फिल्म हेरेपछि दर्शकहरूले भन्दै हुन्छ होला कुन लेभलमा काम गरेको छु भनेर, अब चाहिँ राम्रो कोसिस चाहिँ गरेको छु। हजुर ओके, अन्तिममा के भन्न चाहनुहुन्छ? अब वैशाख 12 गतेबाट सिनेमा प्रदर्शनमा आउँदैछ, के भन्न चाहनुहुन्छ दर्शकलाई? वैशाख 12 गतेदेखि फिल्म लाग्दैछ होइन, त्यसले चाहिँ अब कतिको मन छोएको छ हाम्रो दर्शकहरूलाई हेरेहरू लागेको छ कि छैन होइन। शुक्रबार फिल्म रिलिज भए पछाडि चाहिँ अब यदि फिल्म हेरेर लागेको छ र हामीले गरिरहेको एफर्टको लागि चाहिँ हामीले तपाईँले हलसँग तान्न सक्यौँ भने चाहिँ आएर हेरिदिनु होला। अनि अरू छ अरू त बरु नयाँ वर्षको सबैलाई शुभकामना दिन चाहन्छु अलिकति ढिलै भए पनि, र फिल्म यो 12 गति लाग्दैछ, अब तपाईँको के रहेछ भन्ने कुराहरू मात्रै बरु सोधेर नै भन्नु पर्ला, अब आइदिनुहोस् भनेर त कति भनिराख्नु यो चिज त हामीले गरेका छौँ। चितवनको कुन हलमा फिल्म चल्छ स्पष्ट रूपमा भनिदिनुहोस् न, त्यो भए पनि अब यो रेडियो सुनेर बस्ने श्रोताहरूलाई चाहिँ थाहा हुन्छ कि यो हलमा कबड्डी चल्छ भनेर, कुन हलमा चल्छ? मलाई ठ्याक्क नै त्यो नेम लिस्टहरू नै थाहा छैन क्या अहिले कहाँ कहाँ यो छ भनेर, बरु योभन्दा मभन्दा धेरै त तपाईँहरू त्यहीँ बसेको हुनाले तपाईँहरूलाई थाहा हुन्थ्यो कि किन म अहिले फिल्मको यो फिल्म रेडी गर्नलाई नै दौड्छु एकदमै चलिरहेको छ बाहिर कहाँ कहाँ कुन कुन हलमा लाग्नेवाला छ भन्ने कुरो पनि म डिटेल नै थाहा छैन क्या मलाई यतिवटा हल भनेर 50-55 माथि छ है भनेर मात्र बिचमा सोध्ने टाइम पाउँछु त्यही भएर पनि होला सायद ओके अब वैशाख 12 गतिबाट कबड्डी प्रदर्शनमा आउँदैछ र हिजो कबड्डीको चाहिँ चितवनमा प्रेस मिट पनि सफलताको साथ सम्पन्न भएको छ र अब सिनेमाले राम्रो व्यापार गरोस् शुभकामना सँगसँगै छुट्यौँ नमस्कार हो यतिखेर मैले कुराकानी गरिराखेको थिएँ कबड्डीका निर्माता निश्चल बस्नेत र कलाकार स्वरूप पनि काम गरेका छन् र कार्यक्रमको नाम हो एक्सन कट र कार्यक्रम एक्सन कट सँगै तपाईँ रहनु भएको छ हामी एकपटक केही छिन विश्राममा होटेल पर्छौँ र विश्रामपछि फेरि पनि आउनेछौँ सङ्गीत अध्ययनका लागि सुवर्ण अवसर हाम्रै पूर्वी चितवनको बकुल्लहरमा ओम स्कुल अफ म्युजिक हाम्रा विशेषताहरू गिटार लिड गिटार बेस गिटार किबोर्ड ड्रम्स मादला सिम्बे भोकल हार्मोनियमका कोर्सहरू अनुभवी प्रशिक्षकद्वारा सिकाइने नयाँ तथा पुराना वाद्य वादनका सामग्रीहरू बिक्री गरिनुका साथै मरमत गरिने स्कुले विद्यार्थीहरूका लागि प्रत्येक शनिबार म्युजिक तथा चित्रकलाका विशेष कक्षाहरू सञ्चालन दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा स्टाफ नोटेसन ट्याबुलेचर नोटेसनका माध्यमद्वारा थ्योरी तथा प्र्याक्टिकल कक्षाहरू सञ्चालन विभिन्न समारोह तथा शुभ कार्यलाई सङ्गीतमय बनाउनका लागि लाइभ म्युजिक चाहिएमा हामीलाई सम्झनु होला सम्पर्कका लागि ओम स्कुल अफ म्युजिक रत्नगर एक बकुल्लहर रेडियो अर्पण सँगै मोबाइल 98-61-64-423 98-453-49-999 र 98-450-23-934 भर्ना सम्बन्धी सूचना विगत केही वर्षदेखि कक्षा 8 SLC र उच्च माध्यमिक तहका वार्षिक परीक्षाहरूमा उत्कृष्ट नतिजा प्रदर्शन गर्दै आएको यस पञ्चकन्या उच्च मावि रत्नगर 13 जयमंगलाले शैक्षिक सत्र 2070 कक्षा 11 को विज्ञान संकाय तर्फको वार्षिक परीक्षामा चितवन जिल्लामै प्रथम स्थान प्राप्त गरेको कुरा सम्पूर्ण विद्यार्थी एवं अभिभावक वर्गमा सहर्ष जानकारी गराउँदै शैक्षिक सत्र 2071 का लागि अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा नर्सरीदेखि कक्षा 8 सम्म तथा कक्षा 9 का लागि नेपाली माध्यममा सीमित सिटका लागि नयाँ भर्ना गरिने कुरा निवेदन गरिन्छ साथमा प्रवेश परीक्षाका लागि गत चैत 20 गतेबाट फारम वितरण भइरहेको सम्पूर्णलाई जानकारी गराइन्छ हाम्रा विशेषताहरू योग्य तथा अनुभवी शिक्षकहरूको व्यवस्था प्राकृतिक एवं पारिवारिक वातावरणमा मनोवैज्ञानिक ढङ्गले शिक्षण गरिने पूर्व प्राथमिक तथा प्राथमिक कक्षाका लागि खेल सामग्री सहित बाल उद्यानको व्यवस्था भौतिक पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था सुविधा सम्पन्न प्रयोगशाला योजनाबद्ध अतिरिक्त क्रियाकलाप नियमित अतिरिक्त कक्षाको व्यवस्था श्रव्य दृश्य सामग्रीको प्रयोग गरी शिक्षण गरिने पर्याप्त खेल मैदानको व्यवस्था अर्ग्यानिक क्यान्टिनको व्यवस्था खाने पानी आयोजनाद्वारा वितरित स्वच्छ खाने पानीको व्यवस्था प्राचार्य तथा विद्यालय परिवार पञ्चकन्या उच्च मावि रत्नगर 13 जयमंगला फोन नम्बर 056-560-771 होन्डा कम्पनीका जुनसुकै मोडलका मोटरसाइकल तथा स्कुटर मात्र पिनाकल अटोमोबाइल प्राली खैरनी 4 पर्सा बजारमा पिनाकल अटोमोबाइल प्रालीका विशेषताहरू होन्डा कम्पनीका सम्पूर्ण मोडेलका मोटर बाइक स्कुटर सुपथ मूल्यमा पाइने दक्ष मेकानिकद्वारा अत्याधुनिक प्रविधिबाट मोटरसाइकल सर्भिसिङ गरिने स्पेयर पार्ट्सको सुविधा हुनुका साथै एक्सचेन्जको पनि सुविधा छ साथै फाइनेन्सको पनि व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क पिनाकल अटोमोबाइल प्राली खैरनी 4 पर्सा बजार फोन 056-583-745 मोबाइल 98-555-331 ओहो दाई नमस्कार नमस्कार भाइ कता हिँड्नु भयो आउनुहोस् बसौँ एकैछिन छोरोले विदेशबाट पैसा पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले छट सिमेन्ट जस्ता पाता रङ रोगन पानी टङ्की सेनेटरीका सामान कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको साँच्ची कहाँ जानु पर्ला भाइ तपाईँलाई थाहा छैन टाँडी चोकबाट 500 मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यहीँ पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म रत्नगर 2 हाई स्कुल रोड टाढे प्रोप्राइटर तिलकराज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर 056-560-216 मोबाइल 98-550-62-216 र 98-451-39-673 प्राविधिक तथा व्यावसायिक विषय पढ्न चाहनेहरूका लागि सुवर्ण अवसर। पूर्वी चितवनकै सबैभन्दा पुरानो शैक्षिक संस्था श्री नेपाल उच्च माध्यमिक विद्यालय रत्नगरमा जिल्लामै एकमात्र प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गत स्वरोजगार र रोजगार प्राप्त हुने कृषि बाली विज्ञान विषयमा अङ्ग्रेजी माध्यमबाट शैक्षिक सत्र 2070 एकाडेमिक कोर्स अन्तर्गत कक्षा 9 पढाइ हुँदै आएको सहर्ष जानकारी गराउँदछौ। साथै शैक्षिक सत्र 2071 लागि 40 सिटमा प्राविधिक तथा व्यावसायिक विषयमा कक्षा 9 भर्नाका लागि आवेदन फारम वितरण भइरहेको बेहोरा जानकारी गराइन्छ। फारम वितरण 2071 वैशाख 2 प्रवेश परीक्षा 2071 वैशाख 8 दिनको 1 कक्षा सञ्चालन 2071 वैशाख 10 थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहोला। फोन नम्बर 0556501602। साथै आफ्ना बाबु नानीहरूलाई विद्यालयमा अनिवार्य रूपमा यही वैशाख 7 भित्र भर्ना गर्नु हुन अनुरोध गरिन्छ। प्राचार्य श्री नेपाल उच्च माध्यमिक विद्यालय रत्नगर टाँडी चितवन। स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू खुद्रा तथा थोक खरिदलाई सौरा चोकमै झरुन्यो पर्वत पुस्तक पसला ए रत्नगर क्षेत्रकै आशाला। हजुर, हामी कहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुद सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क न्यू पर्वत पुस्तक पसल एन्ड स्टेसनरी रत्नगर 1 सौरा चोक चितवन। फोन 0556560386। नर्थ पॉइंट एकेडेमी को भर्ना संबंधी सूचना। नया व्यवस्थापन को साथ संचालन भइरहेको एस नर्थ पॉइंट एकेडेमी पिठुआ में शैक्षिक सत्र 2071 का लागि नर्सरी देखि कक्षा 9 सम्म सीमित सीट में भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। हाम्रा विशेषताहरू सीसीटीवी बाट विद्यार्थी को प्रत्यक्ष निगरानी हुने चितवन को एकमात्र विद्यालय, मन्टेसोरी पद्धति बाट पढाइ हुने, कम्प्युटर इमेल इन्टरनेट को व्यवस्था, प्रोजेक्टर को माध्यमबाट पढाइ हुने। प्राचार्य नर्थ पॉइंट एकेडेमी पिठुवा चितवन। फोन नम्बर 0556560611। ओके, फेरि फेरि फेरि नाइ नभन्नु ल। यो गीत सँगसँगै सम्पूर्ण रेडियो 104.5 मेगा सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत छ। कार्यक्रमको नाम हो एक्सन कट। कार्यक्रम एक्सन कट आउने गर्छ प्रत्येक सातक शनिबार बिहान 9 समाचारपछि करिब करिब 11 र कार्यक्रमसँगै अनिरभित्र छु म स्वागत, र मेरो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ। नाइ नभन्नु ल टुको गीत यहाँ नै सुनिरहनु भएको छ। यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइराखेको छ, र कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा हुनुहुन्छ विकास आचार्य। विकासजी हार्दिक स्वागत छ यहाँलाई प्रोग्राम एक्सन कटमा। र नाइन फोनु ल टू यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइराखेको छ, के कस्तो प्रतिक्रिया पाउनु भएको छ बताउनुहोस् त। एकदमै सकारात्मक प्रतिक्रिया पाएको छ होइन। आज 8-9 दिनसम्म पनि चलचित्र एकदम राम्ररी चलिरहेको छ। दर्शकहरू उत्साहजनक रूपमा उपस्थिति भइदिनु भएको छ, सिनेमालाई राम्रो भनिदिनु भएको छ, मन पराइदिनु भएको छ। त्यो कारणले गर्दाखेरि एउटा सकारात्मक दिशातर्फ नै नभन्नु ल दुई गइरहेको छ। र विकास आचार्य अहिले आएर पनि एउटा सफल निर्देशकको हिसाबले गनिसकेको छ होइन, र फेरि पनि सफल बनेको छ विकास आचार्य है। यो सफलताको पछाडि कसको हात छ? सफलताको पछाडि हेर्नुहोस् अब धेरै व्यक्तिहरूको हात हुन्छ, एउटाले मात्रै गरेर चलचित्र सफल हुँदैन। र यो सफलताको घडीमा आइपुग्दा तपाईँले को कोलाई सम्झिन चाहन्छ चाहनुहुन्छ यतिखेर भन्नुहोस् त? मैले सम्झिनु पर्दाखेरि अब म आफैलाई नै सम्झिन्छु एक नम्बरमा, त्यस पछाडि त्यस गीत सङ्गीतलाई चाहिँ सुमधुर बनाइदिनका लागि चाहिँ लागिदिनु भएको खिसारी बराल अनि प्रभा आचार्य, वसन्त सापकोटा, सुरेश दैरे, प्रेम परिहार, स्वरूप राजेश पायल राई, जिना अनि त्यस रजिना, अब गीत यहाँ लागिनु भएको छ। त्यस पछाडि कलाकारहरू ज्ञानी अनुभव, सुरसिंह खपुरी, जीवन भुइजेल, सरोज खनाल, त्यसपछि धुर्मुस, प्रियङ्का, उहाँहरूको पनि सफल अभिनयले गर्दाखेरि चलचित्र राम्रो भएको सिनेमाटोग्राफी पुरुषोत्तम प्रधानको त्यति नै सशक्त छ। त्यो सँगसँगै पार्श्व सङ्गीत एलिसको, अब कलर संयोजन कपिलजीको, दुई हजार एकहत्तर सालको सुरुवात सँगसँगै नाइन फर्मुला टूले एउटा चाहिँ उत्साह थपिदिएको छ कि राम्रो चलचित्र बनायो भने चल्छन् भन्ने जोस जाँगर आम निर्माता आम चलचित्रकर्मी सबैमा एउटा जोस जाँगर थपिएको छ। सँगसँगै दर्शकले पनि नेपाली चलचित्र अब हेर्नुपर्छ र नेपाली चलचित्र पनि राम्रो बन्न थालेका छन् भन्ने एक किसिमको उत्साह उमङ्ग थपिदिएको छ नाइन फर्मुला। हजुर हजुर, एउटा नयाँ वर्षमा एउटा शुभ सङ्केत दिएको छ, हामीले राम्रो चलचित्र बनायौँ भनेदेखि दर्शकहरूको उल्लेखनीय उपस्थिति हुन्छ भनेर, हामी जहिले पनि नेपाली चलचित्रमा दर्शकहरू हेर्न आउनुहुन्न भनेर हामीहरू दर्शकहरूप्रति नै गुनासो व्यक्त गर्छौँ, तर त्यो कुरा होइन। हामीले राम्रो चलचित्र बनायौँ, दर्शकहरूको मनलाई स्पर्श गर्ने, मनलाई छुने खालको चलचित्र बनायौँ भनेदेखि चाहिँ दर्शकहरू हलसम्म आउनुहुन्छ भन्ने अहिले प्रत्यक्ष ज्वलन्त उदाहरण नाइन भन्नुलाई दुई हो। त्यो कारणले गर्दाखेरि हामीले हाम्रो आफ्नो कर्मप्रति इमान्दार हुनुपर्छ, हामीले राम्रो हजुर। अब विकास आचार्यले निर्देशन गरेको चलचित्र नाइन फर्मुला टू यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइराखेको छ, स्पेसल स्पेसल कुन कुन स्टेसनमा तपाईँले चाहिँ अत्यन्तै राम्रो दर्शकको सहभागिता भेटाउनु भयो? मैले त प्रायः सबै ठाउँमा उस्तै छ, अब पहिला पो त हुन्छ, यो ठाउँमा राम्रो छ, पूर्व राम्रो छ, या पश्चिम राम्रो छ, या उपत्यका राम्रो छ भन्ने हुन्छ। तर नाइन भन्नुलाई दुई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ जति ठाउँमा चलेको छ, 75 ठाउँमा चलेको छ, सबै ठाउँमा दर्शकहरूको उल्लेखनीय उपस्थिति छ। आजको दिन पनि अब तपाईँको चाहिँ धेरै नै ठुलो सङ्ख्यामा दर्शकहरूको सहभागिता छ, टिकट नपाएर पनि खर्चिनु भयो भन्ने पनि मैले समाचार सुन्नमा आएँ। त्यो कारणले गर्दाखेरि यो ठाउँमा मात्रै राम्रो भनेर चाहिँ भन्ने चाहिँ अहिले छैन। अब नाइ नभन्नु ल जुन हिसाबले सफलता पाएको थियो र त्यो त्यो सफलता सँगसँगै नाइ नभन्नु ल टूको जन्म भयो र अब नाइ नभन्नु ल टूको सफलता सँगसँगै नाइ नभन्नु ल थ्री जन्मिन्छ? होइन, जन्मिने पक्का पक्की नै भइसकेको छ, होइन, अर्को साल नयाँ वर्षलाई चाहिँ मेरो दर्शकहरूको लागि म त्यो उपहारको रूप लिएर आउँदैछु नाइन भन्नु। अब अहिलेसम्म दोस्रो हप्तामा प्रवेश गरिसकेको छ सिनेमा है, अहिलेसम्म नढाटिकन भन्नुहोस् त सिनेमाले कति कमायो? अब कति नढाटिकन भन्दा मैले चाहिँ अब म अहिले उपत्यका बाहिर छु, होइन, मैले हिसाब लिनुपर्छ डिस्ट्रिब्युटरहरूबाट, तर अहिले मैले नढाटिकन भन्ने चाहिँ एउटा कुरा के हो भनेदेखि मेरो लगानी उठिसकेको छ। लगानी उठिसकेको छ, अब अर्को फिल्म बन्ने लगानी हातमा छ है? अर्को नाइन भन्नु ल तिनको चाहिँ तयारीमा हामीले लागिसकेको। कस्तो बल्ला नाइन भन्नु ल थ्री कस्तो बल्ला र के सुधारिएला? अब त्यसमा पनि अब अनुभव रेग्मी चाहिँ शीर्ष भूमिकामा हुन्छ, होइन हो, हजुर, अनि त्यहीसँग एउटा प्रेम कथामा आधारित चलचित्र पारिवारिक भन्ने नि, फेरि पनि बाल कलाकारलाई लिँदाखेरि अलिक खल्लो हुँदैन त? हुँदैन, खल्लो होइन, राम्रो चिज खल्लो हुँदैन, होइन, हामी फेरि हरेक दिन दैनिकको भात खान्छौँ, दाल खान्छौँ, होइन, अचार खान्छौँ, तरकारी खान्छौँ, तर त्यसलाई कुन हिसाबले पकाउने हो, कुन हिसाबले प्रस्तुत हुने हो भन्ने कुरामा हो, होइन, हामीले राम्रो कुरा गऱ्यौँ, राम्रो चिज बनायौँ र राम्रो चिज दर्शकलाई दियौँ भनेदेखि त्यो चाहिँ खल्लो हुन्छ जस्तो मलाई लाग्दैन। ओके विकासजी, र यो सफलता तपाईँले जुन हिसाबले पाउनु भएको छ अझ धेरै धेरै सफलता पाउँदै जानुहोला र विकास आचार्यले राम्रो नेम सिनेमा दिन्छ है भन्ने चाहिँ एक किसिमको भान दर्शकमा परिसकेको छ र अझ राम्रो राम्रो सिनेमा दिँदै जानुहोला र शुभकामना सँगसँगै छुट्यौँ। नमस्कार। नमस्कार, नमस्कार। ओके विकास आचार्य, निर्देशक विकास आचार्यसँग मैले रमाइलो कुराकानी गरिसकेको छु। यो कुराकानी सँगसँगै अब भने विदा माग्नुपर्ने टाइम भइसकेको छ। एक्सन कर सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कोर्टबाट म सागर पनि छुटिन्छु। हवस् त, नमस्कार।